राग लाग्यो छातीमा दिनमा पागल बेहोसी रातीमा झुक्दै नाम थप्दै दिलाइदियो तिम्रो फोटो हेरी सानो भन्दै बोलाउँछु भोलि सुन्न नपाउँदै हुन्छ उज्यालो दाग लाग्यो छातीमा दिनमा पागल बेहोसी रातीमा झुक्दै नाम थप्दै तिम्रो फोटो हेरी सानो भन्दै बोलाउँछु भोलि सुन्न नपाउँदै हुन्छ उज्यालो तिम्रो फोटो हेरी सानो भन्दै बोलाउँछु भोलि सुन्न नपाउँदै हुन्छ उज्यालो सुन्न नपाउँदै हुन्छ उज्यालो तिम्रो फोटो हेरे सानो भन्दै बोलाउँछु भोलि सुन्न नपाउँदै हुन्छ उज्यालो समयका सफल जोडी विमल अधिकारी र मन्जिता केसीको सशक्त अभिनयको साथमा लोक साङ्गीतिक कोसेली जप्दै नाम आँखामा पाटे खयौरा त बित्या छटपटे जप्दै नाम थप्दै दिला बल्दै दियालो तिम्रो फोटो हेरे सानो भन्दै बोलाउँछु भोलि सुन्न नपाउँदै हुन्छ उज्यालो आँखामा पाटे कयौरा त बित्या छटपटे जप्दै नाम थप्दै दिला बल्दै दियालो तिम्रो फोटो हेरी भन्दै बोलाउँछु भोलि सुन्न नपाउँदै हुन्छ उज्यालो तिम्रो फोटो हेरी सानो भन्दै बोलाउँछु भोलि सुन्न नपाउँदै हुन्छ उज्यालो साजन ओलीको लोक साङ्गीतिक कोसेली जप्दै नाम पिआरडिटी 013-00-45405 र पिआरडिटी 60-45-16-29 पछिल्लो पुस्ताको बहुप्रतिभाशाली कलाकार बालकुमार श्रेष्ठको उत्कृष्ट लय र साजन ओलीको उत्कृष्ट शब्द सृजनामा बालकुमार श्रेष्ठ र पुनकला ऋषिको सुमधुर आवाज लोक साङ्गीतिक कोसेली जप्दै नाम सर्वत्र बजारमा उपलब्ध छ। सुन्न नपाउँदै हुन्छ उज्यालो तिम्रो फोटो विश्वासघात भो सकी भोग्नु पर्यो झुप्दै नाम थप्दै तिमीलाई तिम्रो फोटो हेरी सानो भन्दै बोलाउँछु भोलि सुन्न नपाउँदै हुन्छ उज्यालो सकियो भोग्नु पर्यो के यस्तो दुर्दशा झुप्दै नाम थप्दै तिम्रो फोटो हेरी सानो भन्दै बोलाउँछु भोलि सुन्न नपाउँदै हुन्छ उज्यालो तिम्रो फोटो हेरी सानो भन्दै बोलाउँछु भोलि सुन्न नपाउँदै हुन्छ उज्यालो चाहन्छु म तिम्रो सानो आज म तिम्रो तस्बिर हेर्दै हेर्दै टोलाउँदैछु दुनियाँले अदृश्य भगवान् पुज्छन् म तिम्रो तस्बिर हेर्दै हेर्दै उज्यालो भएको पत्तै पाउँदिन मेरी सानो मलाई किन तिम्रो तस्बिर प्यारो लाग्छ भन न केही त बोल न बोल न भने भावना म्युजिक सोल्युसन सगौर प्रस्तुत गर्दछ साजन ओलीको लोक सांगीतिक कोसेली जप्दै नाम सिआरबिटी 013-00-45-405 र पिआरबिटी 60-45-16-29 पछिल्लो पुस्ताको बहुप्रतिभाशाली कलाकार बालकुमार श्रेष्ठको उत्कृष्ट लय र साजन ओलीको उत्कृष्ट शब्द सृजनामा बालकुमार श्रेष्ठ र पूर्णकला विशीको सुमधुर आवाज लोक साङ्गीतिक कोसेली जप्दै नाम सर्वत्र बजारमा उपलब्ध छ तपाईँ पनि कुनै पनि म्युजिक भिडियो निर्माण गर्न र म्युजिक भिडियोमा अभिनय गर्न वा कुनै पनि गीत सङ्गीतको बजार व्यवस्थापन गर्नका लागि राम्रो म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने सदैव सम्झनुहोस् भावना म्युजिक सोल्युसनलाई सम्पर्क मोबाइल नम्बर 98491 50601